Book 2 36 36 المواصلات العامة القريبة سارواجانيك پريوهن سارواجانيك پريوهن أين موقف الباص الحافلة؟ بس ثامبا कुठे आहे बस थांबा कुठे आहे أي باص الذي يذهب إلى وسط المدينة؟ कोणती बस शहरात जाते أي خط الذي ينبغي أن آخذ؟ मी कोणती बस पकडली पाहिजे هل ينبغي أن أبدل الباص في السفر؟ मला बस बदली करावी लागेल का أين ينبغي أن أبدل الباص؟ कोणत्या थांब्यावर मला बस बदली करावी लागेल بكم تذكرة السفر؟ تيكيتاला किती पैसे पडतात كم عدد محطات التوقف حتى وسط المدينة؟ شهرات पोहोचे पर्यंत किती थांबे आहेत ينبغي أن تنزل هنا आपण इथे उतरले पाहिजे ينبغي أن تنزل من الخلف आपण बसच्या मागच्या दाराने उतरावे आपण बसच्या मागच्या दाराने उतराव المترو التالي سيصل خلال 5 دقائق पुढची भुयारी ट्रेन 5 मिनिटात आहे الترام التالي سيصل خلال 10 دقائق पुढची ट्राम 10 मिनिटात आहे पुढची ट्राम 10 मिनिटात आहे الباص التالي سيصل خلال 15 دقيقة पुढची बस 15 मिनिटात आहे पुढची बस 15 मिनिटात आहे متى يسافر آخر مترو शेवटची भुयारी ट्रेन किती वाजता सुटते शेवटची भुयारी ट्रेन किती वाजता सुटते متى يسافر آخر ترام शेवटची ट्राम कधी आहे शेवटची ट्राम कधी आहे متى يسافر آخر باص शेवटची बस कधी आहे शेवटची बस कधी आहे هل معك تذكرة سفر आपल्याजवळ तिकीट आहे का आपल्याजवळ तिकीट आहे का لا لا يوجد معي تيكيت नाही माझ्याजवळ नाही تيكيت नाही माझ्याजवळ नाही إذن عليك أن تدفع غرامة तर आपल्याला दंड भरावा लागेल तर आपल्याला दंड भरावा लागेल